وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إذ قالت امرأة عمران ربي إني نذرت لك ما في بطني محررا فتقبل مني إنك أنت السميع العليم. فلما وضعتها قالت ربي إني وضعتها أنثى والله أعلم بما وضعت وليس الذكر كالأنثى وإني سميتها مريم وإني أعيذها بك وذريتها من الشيطان الرجيم. وہ وقت یاد کرنے کے قابل ہے جب کہ کہا عمران کی بیوی نے کہ میرے پروردگار، میں نے منت مانی آپ کے لیے اس بچے کی جو بچہ میرے پیٹ میں ہے آزاد دین کی خدمت کے لیے، آزاد یعنی بیت المقدس کی خدمت کے لیے میں نے اس بچے کو آزاد کیا، میں نے منت مانی آپ کے لیے اس بچے کی جو میرے پیٹ میں ہے بیت المقدس کی خدمت کے لیے آزاد، لہذا آپ اسے قبول کر لیجئے میری طرف سے، یقیناً آپ سننے والے جاننے والے ہیں. پھر جب اس بچے کو جنا عمران کی بیوی نے تو یوں کہا، اے میرے پروردگار، یقیناً میں نے تو لڑکی جنی ہے، یہ تو لڑکی پیدا ہوئی ہے، اور اللہ کو تو معلوم ہے کہ کیا بچہ پیدا ہوا ہے، اور وہ مذکر لڑکا نہ ہوتا اس لڑکی کے برابر، اگر لڑکا پیدا ہوتا تو اس لڑکی کے برابر برکتوں والا نہ ہوتا، اور میں نے اس بچے کا نام رکھا مریم، اور میں پناہ چاہتی ہوں، پناہ میں دیتی ہوں اس بچی کو آپ کے، اور آئندہ اس کی ذریت اور اولاد کو بھی شیطان مردود سے. اللہ تبارک و تعالی کی شان تین جگہوں پر خلاف عادت ظاہر ہوئی. ایک تو سیدنا آدم علیہ الصلوۃ والسلام کہ ان کو اس طریقے سے پیدا کیا کہ نہ تو ان کا کوئی باپ ہے نہ ان کی کوئی ماں ہے، مٹی کا پتلا بنایا اور اس مٹی کے مجسمے میں روح پھونک دی، وہ زندہ انسان بن گئے، نہ کوئی مرد ہے نہ کوئی عورت ہے، ان دونوں کے بغیر ایک انسان پیدا کر دیا. دوسرا، حضرت حوا علیہ الصلوۃ والسلام، ان کو جب پیدا کیا ہے تو مرد موجود ہے، عورت موجود نہیں ہے. چنانچہ حدیث میں آتا ہے کہ آدم علیہ الصلوۃ والسلام کی بائیں پسلی میں سے एक मुजस्समा निकाला और वो बड़ा होकर सय्यदा हव्वा अलैहि सलातु वस्सलाम बन गई। तो यहां पर मर्द तो मौजूद है लेकिन कोई दूसरी औरत मौजूद नहीं है जिससे माँ हव्वा पैदा हुई हो। अब एक तीसरी कुदरत बाकी थी जिसका जुहूर बाकी था कि औरत हो लेकिन मर्द न हो, बगैर मर्द के औरत से बच्चा पैदा हो जावे। ये जाहिर किया अल्लाह ताला ने सईदना ईसा अलैहि सलातु वसलाम से कि सय्यदा मरियम अलैहि सलाम के पेट में उनके ऊपर फरिश्ते ने एक फूंक मार दी और उस फूंक से उनके पेट में सैयद हजरत ईसा अलैहि सलातु वसलाम का हमल ठहर गया और फिर वही बच्चा ईसा अलैहि सलाम दुनिया में पैदा हुए। ये तीन कुदरत के नमूने अल्लाह ने जाहिर किए ताकि इंसानों को ये समझा रहे कि बेशक इंसान पैदा होंगे मर्द और औरत के मिलने से, एक मर्द होगा एक औरत होगी और इससे तीसरा बच्चा पैदा होगा, लेकिन अल्लाह तबारक व ताला की कुदरत ऐसी अजीम शान है कि वो असबाब के मोहताज नहीं है, असबाब के खालिक है और असबाब से दुनिया चलती है, लेकिन बगैर असबाब के भी सब कुछ वो कर सकते हैं। वो कादिर मुतलक है, कुन फयकूनी उनका मामला है। इसलिए ये तीन इंसान हजरत आदम अलैहि सलातु वस्सलाम, हजरत हव्वा अलैहि सलातु वस्सलाम और सईदना ईसा अलैहि सलातु वस्सलाम, ये तीन इंसान खिलाफ आदत ऐसे पैदा हुए हैं कि जिसमें मर्द और औरत दोनों का वजूद नहीं है। बाकी सारे इंसान जो पैदा होंगे वो मर्द और औरत से पैदा होंगे। चुनांचे इस सिलसिले में मैंने पहले तो सईदा मरियम की पैदाइश की आयतें पढ़ी। हजरत मरियम के वालिद का नाम है इमरान। इद कालत इमरातु इमरान, इमरान की बीवी ने यूं कहा। ये बैतुल मुकद्दस की मस्जिद के इमाम थे हजरत इमरान। उनकी बीवी को हमल हुआ और उसी हमल के जमाने में हजरत इमरान का इंतकाल हो गया। बीवी को हमल था, अब उनकी बीवी ने एक मन्नत मानी। बनी इसराइल की शरीयत में एक इबादत थी मन्नत मानने की, ऐसी कि अल्लाह मुझे जो लड़का देंगे उस लड़के को दीन की खिदमत के लिए, बैतुल मुकद्दस की खिदमत के लिए, मस्जिद की खिदमत के लिए वक्फ, यानी उससे दुनिया का कोई काम हम नहीं लेंगे। चुनांचे दुनिया का कोई भी काम उनसे फिर नहीं लेते थे। वो पूरी जिंदगी बैतुल मुकद्दस, तौरात, शरीयत, दीन, उस खिदमत के अंदर गुजार देता था और इस दुनिया से चला जाता था। ऐसी मन्नत बनी इसराइल की शरीयत में इबादत थी। चुनांचे हजरत इमरान का तो इंतकाल हो गया, उनकी बीवी ने ये मन्नत मानी कि अल्लाह मुझे जो लड़का देंगे उस लड़के को बैतुल मुकद्दस की खिदमत के लिए वक्फ कर दूंगी, दुनिया का कोई काम उससे नहीं लूंगी। चुनांचे वक्त गुजर गया, यहां तक के बच्चा पैदा होने का वक्त आया। जब बच्चा पैदा हुआ तो उनकी तमन्ना के खिलाफ लड़की पैदा हुई। उनको तो तमन्ना थी कि लड़का पैदा होगा तो बैतुल मुकद्दस की खिदमत करेगा। चुनांचे जब लड़की पैदा हुई तो इनको अब ये फिक्र हुई कि लड़की तो बैतुल मुकद्दस के अंदर कैसे काम कर सकेगी। मैं तो समझी थी कि लड़का पैदा होगा तो वो खिदमत करेगा। चुनांचे उन्होंने दुआ की कि अल्लाह ये तो लड़की पैदा हुई है, मैं कैसे किस तरीके से खिदमत। आगे अल्लाह ताला ने बीच में अपने, ये अल्लाह का कलाम है कि अल्लाह को तो मालूम है क्या पैदा हुआ है, लड़का या लड़की। आगे अल्लाह फरमाते हैं कि लड़का अगर पैदा होता तो इतनी बरकतों वाला न होता जितनी बरकतें इस लड़की के अंदर आइंदा दुनिया को मिलने वाली है। ये एक अजीब बात अल्लाह ने फरमाई, लैसा ज़करु कल उनसा, अगर से इमरान की बीवी के बारे में फरमाया, लेकिन एक आम कानून है, हम नहीं जानते कि लड़का पैदा होकर हमारे घर में बरकतें आएगी या ये जो लड़की पैदा हुई है उससे हमारे घर में बरकतें आएगी। आमतौर पर इंसानों का मिजाज यही होता है कि वो लड़के की तमन्ना करते हैं और लड़के ही को बरकतों का जरिया बनाता है, वरना ऐसा होता है बहुत सी मर्तबा कि वही लड़का बाद में चलकर माँ बाप के लिए जिंदगी भर की मुसीबतें खरीद कर लाता है, पूरी फैमिली को मुसीबतों में डाल देता है। ऐसे ऐसे तकलीफें उस लड़के की वजह से होती है और उसके बजाय बाज लड़कियां इतनी बरकत वाली साबित होती है कि आइंदा उनकी जो नस्लें चलती है उनके यहाँ औलाद पैदा होती है बड़ी खैर और बरकत वाली। इसलिए बंदे को चाहिए कि दुआ मांगे तो मांगे, बाकी जब लड़की पैदा हो तो उसको रजा और रगबत खुशी के साथ उसको एक्सेप्ट करें। बस अल्लाह को यही मंजूर होगा और अल्लाह ने मेरे लिए इसी में खैर और बरकत रखी होगी, आइंदा इसी लड़की से मेरे घर के अंदर खैर और बरकत होने वाली होगी। और सबसे बड़ी बरकत तो वो है जिसको हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस शख्स ने दो बेटियों की परवरिश की, पैदा हुई दो लड़कियां, उसको बड़ा किया, बड़ा करके इल्म दिया और परवरिश की और इकराम के साथ उसकी शादी करवाई और शादी करके उसको रुखसत किया, उसके लिए जन्नत की बशारत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने दी है कि उसके माँ बाप जन्नत के हकदार हो गए। इसलिए जिसको अल्लाह ने दो बेटियां दी हो, रावी तो यहां तक फरमाते हैं सहाबी कि हमने, आपने पहले तीन को फरमाया, हमने कहा कि अगर दो हो तो अगर दो भी, अगर हम पूछते कि अगर एक हो तो वो भी, ये फरमाती कि एक बेटी के ऊपर। इसलिए कि इन बेटियों के ऊपर जमाने जाहिलियत के अंदर जो कुछ जुल्म हुआ है, इतना खतरनाक जुल्म आसमान के सितारों ने कभी नहीं देखा हो कि एक बेटी पैदा होती है और पैदा होकर घर को खुशियों से भरती है, लेकिन बाप ऐसा दरिंदा भेड़िया है कि उस बच्ची को उठाकर जंगल में ले जाता है और ले जाकर कब्र खोदता है और कब्र खोद कर जिंदा उस कब्र के अंदर डालकर ऊपर से मिट्टी भर देता है और मिट्टी भरकर घर चला आता है और इस पर खुशियां मनाता है, खुश होता है कि हमारे घर पर लड़की पैदा हुई थी लेकिन मैंने उसको खत्म कर दिया। सदियों तक ये जुल्म चला है लड़कियों के ऊपर, इस्लाम ने आकर औरत को जगह दी, मकाम दिया, इज्जत दी, जिंदा रहने का हक दिया। इसीलिए जितना एहसान حضرت نبی پاک صلی اللہ علیہ وسلم کا عورت کی جنس کے اوپر ہے، اس کو بہت زیادہ احسان ماننا چاہیے اور اطاعت کرنی چاہیے حضرت نبی پاک صلی اللہ علیہ وسلم کی، کہ آپ کی ذات سے ہمیں دنیا کے اندر یہ مقام، یہ مرتبہ، یہ عزت اور یہ مقام اس زمانے میں میراث بھی نہیں دیتے. باپ مر گیا تو سارا کا سارے مال کے حقدار لڑکے ہیں، لڑکی کو کچھ بھی نہیں ملتا تھا. اگر زندہ بھی رہ گئی لڑکی تو کچھ بھی نہیں ملتا تھا. بہرحال حضرت مریم پیدا ہوئی، اللہ تبارک و تعالیٰ نے فرمایا کہ جس لڑکے کی تم تمنا کرتے تھی اگر وہ لڑکا پیدا ہوتا تو اس میں وہ برکتیں نہ ہوتی جو آئندہ اس لڑکی میں برکتیں ہونے والی ہیں. چنانچہ وَإِنِّي سَمَّيْتُهَا مَرْيَمَ، فرماتی ہے عمران کی بی بی کہ میں نے اس لڑکی کا نام مریم رکھا، ماں نے خود ہی نام رکھ دیا. اور بعد میں دعا بھی کی کہ اس کو بھی شیطان مردود سے پناہ، اور آئندہ جو اس کی اولاد پیدا ہونے والی ہو اس کو بھی شیطان مردود سے پناہ میں رکھنے کی دعا کرتی ہوں. چنانچہ یہ پیدا ہو گئی سیدہ مریم علیہ السلام. باپ تو تھے نہیں، ان کے پیدا ہونے سے پہلے ہی مر گئے تھے، اس لیے اب یہ اس کی کفالت کون کرے؟ اس کے لیے بنی اسرائیل کے علماء، انبیاء علیہم السلام، ان میں یہ بات چلی کہ یہ لڑکی کو کون قبول کرے گا. حضرت زکریہ علیہ السلام اللہ کے نبی حیات تھے، اور بھی بنی اسرائیل کے بڑے بڑے علماء، مشائخ، عباد، زہاد موجود تھے. آپس میں ان میں یہ رقابت ہوئی، ہر ایک یہ چاہتا تھا کہ یہ ہمارے امام صاحب کی بیٹی ہے، لہذا میں اس کو قبول کرتا ہوں اور میں اس کی پرورش کروں گا. ہر ایک یہ چاہتا تھا. چنانچہ آپس میں یہ ہوئی، اللہ تبارک و تعالیٰ کی طرف سے وہی آئی. چونکہ حضرت زکریہ علیہ السلام اللہ کے نبی تھے اس لیے وہی کا محل موجود تھا. وہی یہ آئی کہ تم سب کے سب پورا اندازی کرو، چٹھی ڈالو. وہ چٹھی کیا؟ کہ یہ جو نہر چلتی ہے اس نہر میں اپنی اپنی قلم اور پین ڈالو. جس کی پین الٹی جانب میں چلے وہ حقدار ہے مریم کو اپنے پاس رکھنے کا. چنانچہ تمام کے تمام جمع ہو گئے، نہر کے کنارے پر جا کر ہر ایک نے اپنی پین اس میں ڈالی. تو حضرت زکریہ علیہ السلام کی پین پانی کے الٹی بہاؤ کے اندر چلی. چنانچہ انہوں نے حضرت مریم کو قبول کر لیا اور لے لیا کہ میرے پاس. اور اس کی دوسری وجہ یہ تھی کہ حضرت مریم کی خالہ حضرت زکریہ کی بی بی تھی، اور خالہ ماں کی طرح ہوتی ہے، اس لیے بھی وہ پرورش کرے گی. بہرحال لے لیا، یہ بڑی ہوئی وہیں پر ان کے یہاں، اور جب بڑی ہونے سے اللہ تبارک و تعالیٰ کو جو بات منظور تھی وہ یہ کہ ان سے ایک لڑکا پیدا کرنا ہے جو اللہ کی قدرت کو ظاہر کرے کہ ہم بغیر مرد کے بھی اولاد دے سکتے ہیں. اس کا تذکرہ جب یہ بڑی ہو گئی تو اللہ کی طرف سے فیصلہ ہوا حضرت عیسیٰ علیہ السلام کی پیدائش کا. بیچ میں ایک واقعہ ان کی کرامتوں کا بیان کیا ہے. حضرت مریم کی کرامتیں بچپن ہی سے ظاہر ہوتی تھی. وہاں سورہ آل عمران میں کہ حضرت زکریہ علیہ السلام ایک دن ان کے پاس देखा कि वहां फल फ्रूट खाने पीने वाली हो गई थी वो बड़ी, तो फल फ्रूट पड़ा हुआ है और वो फल फ्रूट बगैर मौसम का, मैंगो की मौसम नहीं है लेकिन मैंगो है, ऑरेंज की मौसम नहीं है लेकिन ऑरेंज है, जिस फ्रूट का मौसम नहीं होता था वो फ्रूट वहां मौजूद फरिश्ते लाकर रख जाते थे आलमे गैब से, आसमानों से उनका रिस्क उतरता था। ये करामत हजरत मरियम की जाहिर होती थी, फरिश्ते लाकर रख जाते थे और वो उसको खाती थी। अल्लाह फरमाते हैं कुल्लमा दखल अलैहा ज़करिया मिहराब, कि हजरत ज़करिया वहां गए उनके यहाँ तो देखा कि वजद इंदहा रिस्का, वहां रोजी है बगैर मौसम की। قالت يا مريم أن لك هذا، कि ये कहां से आया है। قالت هو من عند الله، ये गैब से आता है बस, फरिश्ते आते हैं और रख कर चले जाते हैं। तो हजरत ज़करिया अलैहि सलातु वस्सलाम की उम्र ओवर 90 हो गई थी उस वक्त, वो बूढ़े हो गए थे और उनकी जो बीवी थी हजरत ज़करिया की, उनको पूरी जिंदगी औलाद हुई ही नहीं थी, बगैर औलाद के उन्होंने जिंदगी गुजार दी। हजरत ज़करिया अलैहिस्सलातु वस्सलाम के दिल में यह ख्याल आया कि हमारे लिए औलाद का जमाना तो गुजर गया है, ओवर 90, लेकिन यहां तो अल्लाह ताला फ्रूट देते हैं बगैर मौसम का, तो हमारा मौसम तो नहीं है लेकिन चलो नहीं मांगे तो सही दोनों मिलकर अल्लाह से, कि अल्लाह हमारे यहाँ औलाद का मौसम खत्म हो गया है, आपकी शान तो ये है, आप हमें भी दे दीजिए एक। चुनांचे उन्होंने दुआ मांगी कि मुझे औलाद चाहिए, अगर से मेरी उम्र ओवर 90 हो गई है, बीवी को पूरी जिंदगी औलाद नहीं हुई है। अल्लाह ताला ने उनकी दुआ कबूल की। देखो तन्हा दुआ से औलाद मिली। कुरान पाक में ये दो वाकये हैं, एक तो हजरत ज़करिया अलैहिस्सलातु वस्सलाम को तन्हा दुआ से मिली और एक सईदना इब्राहिम अलैहिस्सलातु वस्सलाम को, वो भी ओवर 90 हो गए थे, उनको भी तन्हा दुआ से औलाद मिली। इसहाक अलैहिस्सलाम पैदा हुए, उसके बाद इस्माइल अलैहिस्सलाम पैदा हुए। बहरहाल दुआ एक मोमिन का बहुत बड़ा हथियार है कि अपनी हर हाजत को अल्लाह के सामने पेश करते रहे। वो कादिर मुतलक है, किस वक्त क्या दे देंगे, किस तरीके से दे देंगे, वो इनके लिए कोई मसला नहीं है, उनका कल मामला उन फयकूनी है। आगे हजरत मरियम को जब बच्चा पैदा होने का वक्त आया, इसका जिक्र सूरह मरियम में 16वें पारे के अंदर है। वस्कुर फिल किताब मरियम इज इंतबजत मिन अहलिहा मकानन शर्किया फतखजत मिन दूनिहिम हिजाबा फअरसलना इलैहा रूहना फतमस्सल लहा बशरन सबिया قالت إني أعوذ بالرحمن منك إن كنت تقيا قال إنما أنا رسول ربك لأهب لك غلاما زكيا। और कुरान में जिक्र करो मरियम का, जबकि मरियम अलग चली गई अपने घर वालों से एक मशरिकी जगह में, फिर घर वालों से हटकर उन्होंने पर्दा बांध लिया, गुसल के लिए पर्दा बांध लिया, वहां गुसल के लिए गई तो भेजा हमने उनके पास हमारे फरिश्ते जिब्राइल अलैहिस्सलातु वस्सलाम को। फरिश्ता एक कामिल इंसान की सूरत में जाहिर हुआ, इंसान है गोया के, तो ये डर गई कि ये इंसान यहां कैसे आ गया। कोई कहने लगी कि मैं रहमान की पनाह مانگتی ہوں تجھ سے اگر تو متقی انسان ہے. فرشتے نے کہا کہ میں تو تیرے پروردگار کا بھیجا ہوا فرشتہ ہوں, اس لیے آیا ہوں تاکہ تجھے دے دوں ایک پاکیزہ لڑکا. مریم کہنے لگی کہ مجھے کیسے لڑکا پیدا ہوگا, کہاں سے ہوگا مجھے لڑکا, حالانکہ آج تک کسی انسان نے میرے بدن کو ہاتھ نہیں لگایا ہے. ولم یمسسنی بشر, کسی انسان نے میرے بدن کو آج تک ہاتھ نہیں لگایا ہے, اور میں کوئی بدکار عورت بھی نہیں ہوں, مجھے لڑکا کیسے پیدا ہوگا. فرشتے نے کہا کہ اسی طرح ہوگا, یعنی بغیر بشر کے, بغیر مرد کے. تیرے پروردگار نے کہا ہے کہ وہ میرے لیے آسان ہے, اور اس لیے ہوگا تاکہ ہم اس بچے کو قدرت کی نشانی بناوے لوگوں کے لیے, کہ اللہ ایسا بھی کر سکتے ہیں کہ بغیر مرد کے بچہ پیدا کر دے, اور یہ بچہ پیدا ہو کر دنیا کے لیے رحمت ہوگا ہماری طرف سے, اور اس کام کا فیصلہ ہو چکا ہے, یہ ہوگا. چنانچہ انہوں نے پھونک ماری ان کے بدن کے اوپر, تو حمل رہ گیا ان کو. فحملته, بغیر مرد کے اس پھونک سے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کا حمل رہ گیا. پھر وہ زمانہ گزرا, بچہ پیدا ہونے کا وقت آیا, تو وہ دور چلی گئی ایک دور جگہ میں, گھر والوں سے الگ ہو گئی دور جگہ میں, پھر جنگل میں چلی گئی, وہاں کوئی نہیں تھا. بس وہ آ کر بیٹھ گئی, آئی ایک لے آیا ان کو بچہ پیدا ہونے کا درد ایک کھجور کے تنے کی طرف, کھجور کے درخت کے پاس آئی اور وہاں بیٹھ گئی اکیلی. بہت پریشانی, بچہ پیدا ہونے کا وقت ہے, یہ ایک پریشانی تھی, کوئی ہیلپ کرنے والا نہیں ہے یہ دوسری پریشانی تھی, اور اس بچے کو میں دنیا والوں کے سامنے کیسے لے جاؤں گی یہ سب سے بڑی پریشانی تھی, کہ دنیا مجھے کیا کہے گی کہ تیری شادی ہوئی نہیں. اس پریشانی میں تمنا کرنے لگی موت کی, کہنے لگی قالت یا لیتنی مت قبل هذا, اے کاش کہ میں مر گئی ہوتی اس سے پہلے, آج کے دن سے پہلے میں مر گئی ہوتی, اور میں بھولی بھلائی ہو گئی ہوتی, کوئی مجھے جانتا بھی نہ ہوتا کہ مریم نام کی کوئی عورت یہاں تھی, سب لوگ مجھے بھول گئے ہوتے. پریشان اسی حالت میں فرشتے نے دور سے آواز دی, اس وقت قریب نہیں گئے اب کیونکہ بچہ پیدا ہونے کا وقت ہے. فرشتہ نے دور سے کہا, فنادا من تحتها, پکارا فرشتے نے ان کو نیچے سی زمین سے, کہ غم مت کرو, اللہ کا حضر ہے, دیکھو گھبراؤ مت, کچھ نہیں ہوگا, اللہ نے تیرے نیچے کی زمین میں ایک نہر بنا دی ہے, اس میں سے پانی آ رہا ہے, ابھی آئے گا پانی. چنانچہ دوسرا یہ کرامت ظاہر ہوئی, وہاں ایک چھوٹی سی نہر پرانی تھی خشک, ایک دم سے اس میں پانی آنا شروع ہو گیا, اس لیے کہ پانی کی ضرورت تو ہوگی بچہ پیدا ہوگا تو. اور ہلا کھجور کی ٹہنیوں کو, تو کھجور کا یہ تنا گرائے گا تیرے اوپر تازہ فریش کھجور. اس کھجور کے اوپر یہ بھی نہیں تھا, اللہ تعالیٰ نے اسی وقت وہاں کھجوریں پیدا کر دی, اور وہ بھی رطب اچھی کھجور ہے. بس یہ تیری خوراک ہے کھجور کھاؤ اور یہ پانی پیتے رہو. اور وقر عینہ اور آنکھیں ٹھنڈی کرو بچے کو دیکھ کر, گھبراؤ مت. یہ بہت برکت والا بچہ ہے, اللہ تعالی کی عجیب قدرت ظاہر ہوگی. اور اگر تو دیکھے کسی بشر کو, یعنی کوئی جب پوچھیں گے کہ مریم یہ لڑکا کہاں سے آیا, تو تو کوئی جواب مت دینا, بس اتنا کہہ دینا کہ میں نے منت مانی ہے رحمان کے لیے روزے کی. یہ بنی اسرائیل کی شریعت میں ایک روزہ ہوتا تھا نہ بولنے کا روزہ, یہ عبادت تھی ان کے یہاں, اور لوگ اس عبادت کو کرتے تھے. صبح سے لے کر آفتاب غروب ہونے تک کچھ بھی نہیں بولوں گا, میں نے آج نہ بولنے کا روزہ رکھا ہے. تو یوں کہہ دینا بس منت مان لے روزے کی کہ میں نہیں بولوں گی, تو مت جواب دینا, جواب یہ بچہ خود دے گا. چنانچہ آگے آ رہا ہے کہ جب یہ بچے کو لے کر گئی ہے اپنے گھر پر, تو سارا گھر ایک دم سے اچمبے میں پڑ گیا, یہ کیا ہوا, یہ بچہ کہاں سے آیا, مریم یہ کیا ہو گیا, کہاں سے لائی اس کو. حضرت مریم نے اللہ فرشتوں نے بتلا دیا تھا کہ جواب مت دینا, اشارہ کر دینا بچے کی طرف کہ جو کچھ پوچھنا ہے وہ اس بچے کو پوچھو کہ تو کون ہے, کہاں سے آیا ہے, کیسے پیدا ہوا ہے, خود مت بولنا. فاشارت الیہ قالوا کیف نکلم من کان فی المہدی سبیا, حضرت مریم نے اشارہ کیا بچے کی طرف, تو لوگ کہنے لگے کہ ہم کیسے بات کریں گے گہوارے کے بچے سے, بچہ کبھی بولتا ہے, گہوارے میں ہے, آج پیدا ہوا ہے. چنانچہ انہوں نے کہا کہ اس کو پوچھو. آگے اللہ فرماتے ہیں کہ عیسیٰ علیہ الصلوۃ والسلام اسی حالت میں کہ ابھی تو وہ پیدا ہوئے ہیں, انہوں نے انگلی اٹھائی اور انگلی اٹھانے کے بعد سب سے پہلا جو کلام کیا ہے وہ سورہ مریم کے اندر حضرت عیسیٰ علیہ الصلوۃ والسلام کا کلام اللہ نے ذکر کیا, اور بالکل بڑے آدمی کی طرح وہ بولنے لگے, جیسے بڑا آدمی 40 سال کا 30 سال کا بولتا ہو, اس طریقے سے انہوں نے کلام کیا. اور وہ کلام کیا کیا, قال انی عبداللہ آتانی الکتاب وجعلنی نبیا. حضرت عیسیٰ علیہ السلام نے کہا میں اللہ کا بندہ ہوں, اللہ نے مجھ کو ایک کتاب دینے کا فیصلہ کیا ہے, مجھے انجیل ملنے والی ہے, آسمان سے ایک کتاب آئے گی, اور اللہ نے مجھ کو نبی بنایا ہے, مجھ کو نبی بنانے کا فیصلہ ہو چکا ہے, جب میری عمر ہوگی نبوت کی تو اللہ مجھے نبی بنائیں گے. وجعلنی مبارکا, اور اللہ نے مجھ کو برکت والا بنایا ہے, میری وجہ سے دنیا کو بہت ساری برکتیں ملے گی جہاں کہیں میں رہوں گا, اور مجھ کو اللہ نے حکم دیا ہے نماز کا, زکات کا, جب تک کہ میں زندہ رہوں. وبرم بوالدتی, اور اللہ نے مجھ کو حکم دیا ہے بھلائی اور اچھا سلوک کرنے کی میری ماں کے ساتھ, میں اپنی ماں کا فرما بردار بیٹا بن کر زندگی گزاروں گا. ولم یجعلنی جبارا شقیا, اللہ نے مجھ کو متکبر اور بدبخت محروم نہیں بنایا ہے, میں برکتوں والا ہوں, ماں باپ کا فرما بردار, ماں کا فرما بردار ہوں, ماں کے ساتھ نیکی کروں گا. والسلام علیہ یوم ولدت ویوم اموت ویوم ابعث حیا, اور سلامتی ہے میرے لیے جس دن میں پیدا ہوا اس دن بھی سلامتی, جس دن میں مروں گا اس دن بھی سلامتی, اور جس دن قیامت میں دوبارہ زندہ ہو جاؤں گا اس دن بھی میرے لیے سلامتی ہوگی. یہ عیسیٰ ہے جو مریم کے بیٹے ہیں. ये ईसा है, ये अल्लाह का कलाम है जो मरियम के बेटे हैं, और ये हक कौल है जिसमें मखलूक शक करती है। यानी यहूद ने तोहमत लगाई थी सईदा मरियम अलैहि सलातो सलाम पर, आज भी यहूद इसको एक्सेप्ट नहीं करते, इसको कबूल नहीं करते कि बगैर बाप के ये बच्चा पैदा हुआ है। वो आज भी तोहमत लगाते हैं सईदा मरियम अलैहि सलातो सलाम के ऊपर। इसीलिए कुरान ने जगह जगह पर कई मरतबा हजरत मरियम की पाक दामनी, उनकी इफ्फत, उनकी नेकी, उनका तकवा बहुत जगह पर बयान फरमाया है। वो मरियम बिनत इमरान अहसनत फरजहा फरफकना फीही, मरियम जो इमरान की बेटी थी वो पाक दामन औरत थी, बाइज्जत नेकी और तकवा वाली औरत थी। कई जगह पर अल्लाह ने ये ऐलान किया है कि ये झूठी तोहमत है जो यहूद ने सईदा मरियम अलैहिस्सलाम के ऊपर लगाई है। बहरहाल ये मैंने ये इसलिए सुनाया कि दो वजह से, एक तो देखिए लड़की पैदा हुई इमरान की बीवी के यहाँ, वो समझती थी कि मालूम नहीं इस लड़की का क्या हाल होगा, मैं तो लड़का चाहती थी और आइंदा उसको बैतुल मुकद्दस की खिदमत के लिए छोड़ना चाहती थी कि हमेशा वो मस्जिद और बैतुल मुकद्दस की खिदमत में जिंदगी गुजार दे, लेकिन ये तो लड़की पैदा हुई है। अल्लाह ताला ने उसमें जो बरकतें रखी, सैयदना ईसा अलैहि सलातो वसलाम उनकी जात से पैदा हुए और ये एक मजहर बन गए, अल्लाह की कुदरत का मजहर, कि अल्लाह ताला ने अपनी एक खास कुदरत, जैसे आदम अलैहिस्सलाम को पैदा किया बगैर मर्द और बगैर औरत के, हजरत हव्वा को पैदा किया मर्द है लेकिन औरत नहीं है, और इनको पैदा किया कि औरत है लेकिन मर्द नहीं है। अल्लाह तबारक व ताला कादिर मुतलक है, जिस तरीके से चाहे पैदा कर दे, और इनको जो औलाद मिली हजरत जकरिया अलैहि सलातो वसलाम को और हजरत इब्राहिम अलैहि सलातो वसलाम को, ये दुआओं से मिली और ओवर 90 जाने के बाद मिली, पूरी जिंदगी कुछ भी नहीं था। इसलिए नाउमीदी ना हो, अकल दर्जा दुआओं का ये है कि अगर वो काम नहीं हुआ तो दुआ मुस्तकिल एक इबादत है, नामाए आमाल में इबादत करने का सवाब उस पर लिखा जाता है। बाज मरतबा ऐसा होता है कि अल्लाह जानते हैं, अल्लाह तबारक व ताला ने 25वें पारे में एक जगह फरमाया, लिल्लाहि मुल्कु समावाति वल अर्द यखलुकु मा यशा यहबु लिमन यशाउ इनाथा व यहबु लिमन यशाउ अज़्ज़ुकूर। अल्लाह ही के लिए आसमानों की हुकूमत है और जमीन की हुकूमत है, अल्लाह पैदा करते हैं जो चाहे, उनकी मशीयत से होता है, उनकी मर्जी से होता है। अल्लाह पैदा करे जो चाहे, देता है जिसको चाहे लड़कियां ही लड़कियां, और देता है जिसको चाहे लड़के ही लड़के, और देता है जिसको चाहे लड़के और लड़कियां दोनों देते हैं, वयजअलु मन यशाउ वकीमा, और जिसको चाहे उसे बांझ बना देते हैं अपने इल्म की वजह से। इसके लिए इसी में खैर है, इन्नहु अलीमुन कदीर, यकीनन अल्लाह जानने वाले हैं और बड़े कुदरत के मालिक है, वो जानते हैं कि किसके लिए क्या खैर है। दीन दुनिया की इंसान अपनी खैर तलाश करता है एक चीज में, वासा अन तकरहु शैअन वहुव खैरुल लकुम वासा अन तुहिब्बु शैअन वहुव शर्रुल लकुम, सूरह बकरा के अंदर है कि कभी ऐसा होता है कि तुम एक चीज की तमन्ना करते हो हालांकि वो चीज तुम्हारे लिए अंजाम के एतबार से बुरी होती है, और कभी एक चीज को तुम बुरा समझते हो हालांकि वो चीज तुम्हारे लिए अंजाम के एतबार से गलत होती है और अंजाम के एतबार से खैर होती है। शेख हाजी रहमतुल्ला अलैह ने गुलिस्तान में एक अपने दोस्त का किस्सा बयान किया है। मेरा एक दोस्त था, उसके यहां औलाद नहीं थी। वो हमेशा किसी तमन्ना में दुआ करना कराना इसमें चलता रहता था। उसको किसी ने बताया कि फुला जगह पर कोई बरकत वाली जगह है, एक दरख्त है वहां, किसी बुजुर्ग का किसी जमाने में, वहां पर दुआ कबूल होती है, लोग वहां दुआ मांगते हैं और जाकर वहां दुआएं कबूल होती है। ये आदमी वहां गया और चंद दिन वहां रहकर दुआएं मांगता रहा। चुनांचे अल्लाह ने उम्मीद पूरी की, बेटा हुआ, लेकिन इंतहा दर्जा नालायक बेटा पैदा हुआ। माँ बाप के घर को जहन्नम बना दिया। दुनिया भर की जितनी खराबियां थी वो उस लड़के के अंदर मौजूद थी। शादी कहते हैं कि हम लोग एक दिन उसके पास बैठे हुए थे और वो लोगों से यूं कह रहा था कि मेरे यहां कोई औलाद नहीं थी, मैंने फुला दरख्त के पास जाकर एतिकाफ किया और फिर वहां से दुआ कबूल हुई और लड़का पैदा हुआ। अल्लाह ने ये लड़का दिया। ये उसका लड़का ये सब सुन रहा था, बाप की बात। तो वो बाहर निकल कर कहने लगा कि वो दरख्त कहाँ है, जरा पूछो नहीं मेरे बाप को कि तुझे क्या काम है, ताकि मैं वहां जाकर दुआ करूं कि बाप मर जावे, मेरी दुआ कबूल हो जावे और बाप मर जावे। अगर मुझको मालूम हो जावे कि वो दरख्त कहाँ है तो बाप के मरने की दुआ करूंगा। बाप ने औलाद के लिए दुआ की और वो उसको मरने के लिए दुआ कर। बहरहाल अल्लाह तबारक व ताला अलीम है और कदीर है। हजरत ईसा अलैहि सलातो व सलाम की जात से दुनिया को जो नियामतें मिली है और आइंदा कियामत से पहले जब वो आसमानों से नीचे उतरेंगे उस वक्त जो खैर और बरकतें मिलेगी और फिर उनकी वफात होगी, ये हजरत इमरान की बेटी सैयदा मरियम अलैहि सलातो वसलाम के घर में ये खैर और बरकत पैदा हुई। वा आखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन। الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم عافنا من كل بلاء الدنيا وعذاب القبر وعذاب الآخرة. اللهم رب زدنا علما نافعا. اللهم بارك لنا فيما أعطيتنا ولا تنزل منا صالح ما أعطيتنا. اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. يا حي يا قيوم برحمتك نستغيث. رب أعط نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم طهر قلوبنا من النفاق وأعمالنا من الرياء وألسنتنا من الكذب وأعيننا من الخيانة، فإنك تعلم خائنة الأعين وما تخفي الصدور. اے پاک پروردگار، اس مجمع میں جتنی عورتیں موجود ہیں ان تمام کی مغفرت فرما دیجئے، پچھلی زندگی کے تمام کوتاہیوں کی مغفرت فرما دیجئے. پاک پروردگار سب کو جنت الفردوس کا حقدار بنا لیجئے، جہنم کے عذاب سے سب کی حفاظت فرمائیے. اے اللہ ان کی روزوں کو، تراویح کو، کھانا کھلانے کے عمل کو، اور دوسرے صدقہ، خیرات، زکات، ان تمام اعمال کو بے انتہا قبول فرما لیجئے۔ اے پاک پروردگار، ان میں جو بیمار ہے ان کو شفائے نصیب فرمائیے، جو پریشان حال ہے ان کے لیے ان کی پریشانیوں کو دور فرما دیجئے۔ یا اللہ سب کے لیے عافیت، سلامتی، یسر، سہولت، خیر، برکت، حفظ و امان، صحت، تندرستی کا فیصلہ فرمائیے۔ ہر قسم کی آفتوں، مصیبتوں، حوادثات، مکروہات، امراض، فتن اور ایکسیڈنٹوں سے حفاظت فرمائیے۔ اے اللہ ہر ایک کی زندگی میں بے انتہا برکتیں نصیب فرمائیے، ان کی تمام نعمتوں میں برکتیں عطا فرمائیے، انہیں ان کی اولاد کو عافیت سلامتی عطا فرمائیے۔ اللہم صلی علی سیدنا محمد صلاتن تنجینا بها من جميع الاحوال والآفات، وتقضي لنا بها جميع الحاجات، وتطهرنا بها من جميع السيئات، وترفعنا بها عندك اعلى الدرجات، وتبلغنا بها اقصى الغايات من جميع الخيرات في الحياه وبعد الممات، انك على كل شيء قدير۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم۔